www.attableeg.com, the Reviver of Iman. ہمارے بھائی محمد کے ساتھ اشکار کے سلسلے میں بات عملیات اگر غیر مقبرس لوگ کے خلاف دکھائی دیں تو انہیں مسلم ضرور کے گھر کے ہار کو محمود کر دیا. اصل کتاب سے اس سے بات میں کم نہ کرنا چاہیے. ارے ہاں کوئی بات ایسی ہو کہ آپ کو نہ سمجھ میں آتی ہو تو آگے بچ جائے. ارے ہاں کی بات چھوٹی چھوٹی اس سے فائدہ میں کمی نہ کریں. اہل حال کا حال صاحب حال ہی سمجھ سکتا ہے. اہل حال کا حال اسے تصور چیز میں لکھنے میں بیان کر دیتا ہوں. یعنی صرف کتاب ہی ہے, یہ بھی ایک ضروری ہے. خود تفسیر جواہر المکیہ جو حضرت محمد شاہ رسول اللہ صاحب کے عظیم کتابوں میں سے ہیں اور اس کا ترجمہ کرایا ہے. وہ مصنف جو ہیں وہ خلوتیہ ہیں. ایک سلسلہ خلوتیہ جیسے چشتیہ قسمتیہ سروتیہ قادریہ ہے, ایک سلسلہ خلوتیہ. تو کتاب اصل ان کی ہے لیکن حضرت فرما کیا ماں شاہ رسول اللہ صاحب نے بہت تقریب کتاب دیکھا ہوگا, بڑی عمدہ کتاب ہے. اس میں ظاہر ہے کہ جو اذکار ہم لوگ یا ہمارے حضرت علی صاحب وہ اذکار نہیں ہیں. جب انہوں نے کیا تو میں اس کو سنا نہیں دیتا چلے نہیں. کتاب سے اس سے فائدہ میں کمی نہ کرنا چاہیے. تو اس بات سے کوئی اگر شیخ بھی ہو کسی معاملے میں اگر آپ کو اختلاف بھی ہو تو اس کے خلوص سے محروم نہ رہیں. فائدہ بھی جگہ پر اللہ تعالیٰ ہم سب لوگوں کو زیادہ زیادہ فائدہ اہل اللہ سے حاصل کرنے کی توفیق پر بتا. اہل حال کا حال صاحب حال ہی سمجھ سکتا ہے. غیر صاحب حال کو اس میں الجھنے کی ضرورت نہیں ہے. غیر صاحب حال کو اس میں الجھنے کی کئی چکر ہے. دل آب حال پختہ ہیز خام بس سخن پوتا بائل بس سلام. کہتے ہیں پختہ کا حال خام حال والا نہیں سمجھ سکتا. پختہ کا حال خام حال والا کچے حال وہ سمجھ ہی نہیں سکتا کیا حال ہے. بس بات کو مختصر کرو. میں بہت اڈھلتے میں کہتا ہوں بات کرتے تم سب لوگ نہیں آگے تو یہی اصول سے میں روک دیتا ہم لوگوں کو. بات کیوں کرتے ہو جب تم سمجھو نا تمہارا بات حضور بات نہ کرو. یہ در نیابت حال پختہ ہے اس خام پر سکون کوتا باز و سلام. حق تعالیٰ شان ہوں حضرت مصنف رحمۃ اللہ علیہ کی قبر کو اپنے انوار رحمت سے بھرپور فرما دے. میں گیا ہوں کہ قبر پر جھنجھانا میں ہے نور محمد جھنجھانی تو وہ اپنے تیسرے کے یہ الگ دن کا ملایا ہے بہت شانتا ہوں. میں گیا اور حضرات متعلمین کو اپنے لطف بےکرا سے لوا دے اور دائی ترجمہ کو اپنے نوازشوں سے معمول فرما دے. جنہوں نے ترجمہ کیا ہے اللہ ان کو اجر ثواب دے, ان کے قبروں کو نور سے بھر دے اور پوری امت کی طرف سے ان حضرات کو جزائے خیر مرحبا فرمائے. صحیح سجا. اب سنائے بھی ایک بات, اس وقت کبھی چاہتا تھا نہیں سنا سکا تھا, اس وقت سنا رہا ہوں. بیان کیا گیا ہے کہ ایک بار کسی ذکر کرنے والے کے سر پر چھت سے لکڑی آ کر گر پڑی, چھت سے لکڑی جس سے اس کے سر سے خون جاری ہو گیا. اس کے خون کا قطرہ جو قطرہ زمین پر گرا اس پر اللہ کا نام رکھتا. ये उस बात की अलामत है कि जिक्र उसके खून में सराब कर लिया था। अल्लाह का जिक्र रोए रोए में हो जाता है, पूरा जिस्म जिक्र उतना हो जाता है। अय दिल तो सिवाय अल्लाह के जिक्र के कुछ है सुन, बस अपने में लगे रहो, बहुत अच्छी बात है। अय दिल तो सिवाय अल्लाह के जिक्र के और कुछ न सुन, और उसके जिक्र से किसी व्यक्ति गाफिल न रहा, नसीहत कर रहा है और खामोशी इख्तियार न कर, अल्लाह अल्लाह किया कर, अल्लाह हम सबको तौफीक दे। अल्लाह माँ का कोई खुद फरमाते हैं कि एक बतो अल्लाह कहने को दुनिया और माफिया से बेहतर समझो, माँ का कोई फरमाते हैं। चलते फिरते दौड़ते भी अल्लाह का जिक्र जारी रखो, अगर तुम्हारी जमानत अगर जाकिर है, कल्ब अगरचे गाफिल है, तो अल्लाह ताला जब जिक्र वाले जबान को जन्नत में भेजेंगे तो क्या दूसरे आधा को अल्लाह जहन्नम में भेजेंगे? ये जबान, इसने अपना वजीफा अदा किया, इस जबान को अल्लाह जन्नत में भेजेगा, ये दूसरे आधा को जहन्नम में भेजेगा। यही जबान छोटी वाली पूरे पदर को जन्नत में ले जाएगी। ई चुनी हम जिक्र धान दारा था सर, ई चुनी हम जिक्र, इस किसी मात धर्मी लिखा है कि सिर्फ लिसानी जिक्र भी असर रखता है, शेर ये है कि इस जबानी जिक्र से कोई फायदा नहीं है, मात धर्मी ने कहा नहीं, ये जिक्र भी क्या है असर रखता है, क्योंकि जबान ने अपना वजीफा अदा किया, दिल ने किया, दिल जाने दिल का काम जाने, जबान ने जब जिक्र किया तो ये जबान लायक हो गई अल्लाह के यहां पहुंचने की। बराबर यही मजमून माँ अब्दुल बारी नदवी सामने हजरत ने बयान किया था बादशाह सुल्ला साहब ने, इससे बहुत मुतासर हुए, फिर आ गए वो फिर चालीस दिन तक जाके चिल्ला गया, वहां चिल्ला गया फतेहपुर काला जाना, अब तो देखे भी नहीं, चालीस दिन रहे फिर मैं यहां भी मामूल थे खाना पिलाना थे, चालीस दिन तक रहे, लिखा भी हुआ है। अबुल कासिम कोशारी ने खुदा ताला उनको खाक उनकी खाक को अम्बरीन फरमाए, कुछ कहते हैं कि कोई शख्स अल्लाह पाक तक नहीं पहुंच सकता सिवाय उसके जिक्र इलाही पर मुदाउमत के, तो अल्लाह का जिक्र बात करोगे अल्लाह कभी तो लिखते हैं कि जब दरवाजे पर खटखटाते हो तो एक दफे कोई नहीं आता, दो दफे नहीं आता, तीन दफे खटखटाते चले जाते कोई शब्द निकलेगा, मालूम लिखते हैं खिड़की से कोई कौन खटखटा रहा है, तुम अल्लाह अल्लाह किए जाओ, आज नहीं कर अल्लाह तुमको अपने आगोश रहमत में ले लेगा। सआदत अबदी की खुशबू तजमा बहुत उमदा किया मजा, ये तो फारसी की किताब है, मौलाना नसीब अहमद ने किया, उन्हीं को दुआ दिया बहुत ज्यादा कारगर। सआदत अबदी की खुशबू किसी शादी के मशा में जाकर बगैर जिक्रुल्लाह के नहीं पहुंच सकती, अल्लाह के जिक्र ही से। आज भी पहुंच सकता है और वसाल इलाही की नसीब, वसाल इलाही की नसीब में खुशगवार किसी मोहब्बत करने वाले के ऊंचे दिल तक बगैर दवा में जिक्र के नहीं पहुंच सकते, दवा में जिक्र सिर्फ जिक्र नहीं बल्कि दवा में कसरत जिक्र बस कसीरत लाल लकुक टुकड़े हूं नजर जिक्र के साथ कसीर बस जाकिर अल्लाह कसीर हूं बता कर अल्लाह मफरत हूं वाले आजिमा कसीर है ना बस जाकिर अल्लाह कसीर हूं बता कर अल्लाह मफरत यूं बोले हम बख्शी तो एक मत अल्लाह से हो जाएगी, लेकिन अल्लाह का भी तो कुछ हक है हम पर, سب کیسے رسی گئی. یہ اللہ کی شان ہے, یہ ایک مرتبہ اللہ کا لاپرواہی, یہ تو ان کی کرمی ہے. لیکن ہمارا کیا فرض ہے کہ جسے ہم کو پیدا کیا, کتنے احسانات انعامات اس کے ہیں اور ہم اس کے ذکر سے غافل رہیں, بے عزتی نہیں بیٹا اور کیا بے وفائی کی بات ہے. کہتے ہیں نصیب خوشگوار کسی محبت کرنے والے کے اونچے دل تک بغیر تمام ذکر کے نہیں ہو سکتی. محبت ہے ذکر نہیں ہے, ذکر سے یہ محبت کی کرامت ذکر سے ہوگی. شیخ علی وقت کہتے ہیں کہ ذکر منشور ولایت ہے, ذکر منشور ولایت جس کو ذکر دوام کی توفیق ارداری فرمائے گی اسے مسند دولت پر بیٹھا دیا جائے. مسند دولت اور جس کے دل سے توفیق کے ذکر کو سرو کر لیا گیا وہ بارگاہ قبولیت کے پہنچنے سے معلوم رہا. ذکر جہاں تک ہو سکے اپنے معمولات کو بھی پورا کرے. وہاں کا کوئی بہت میں نقل کرتا ہوں ہے بھی بہت, وہاں کا کوئی کہتے ہیں اپنے ذکر کو چلتے پھرتے دوڑتے پورا کرو, کیونکہ اگر قلب کافی رہا تو لسان تو کافی نہیں. زبان اس عضو لسان کی وجہ سے جنت میں سارے آلہ پہنچا دیے جائیں گے. اللہ ہر طاعت عبادت کے لیے کوئی کوئی وقت مقرر کیا گیا ہے سوال ذکر رہیں گے. کل پرسوں بھی لے آیا تھا لیکن نہیں سنایا میں نے, بہت عمدہ ہوں میں سر سوال کوئی کوئی مقرر کیا گیا ہے سوال ذکر رہیں گے, جس کے واسطے کہا گیا ہے یا گھر نہیں رہا ذکر کثیر. اے ایمان والو ذکر کثیر کرو, یہ سب کچھ سب لکھا ہوا ہے قرآن حدیث ہے. اس کتاب کو چھوڑ یہ قرآن میں تو ہے یہ مذکر اللہ کثیر لعلکم تفلحون, اللہ کا ذکر کرو فلا پایا ہو گئے. یہ کیوں بار بار اللہ فرمانا ہے, اللہ آپ کو توفیق دیا عمل کی بس اللہ مذکر اللہ کثیر لعلکم. ہمارے حضرت ایک مدنی صاحب نے لکھا کہ ہم وظیفہ نہیں پڑھ پا رہے ہیں, بڑے آدمی تھے. حضرت کہا دیکھو یہ کبھی سبق نہیں لگا کر سکتے کیونکہ تنخواہ کٹ جائے گی, بیوی کو خفا ہوگی. اور ناگا سے موسم بھی الگ نہ خوش ہوگا. بڑے انداز سے فرمایا رہا اللہ کا ذکر تو کون پوچھنے والا ہے, جو چاہو کرو. اس جب سے کہا سبق نہیں چھوڑ سکتے, مدرسہ نہیں چھوڑ سکتے, ناگا نہیں کر سکتے, مگر ذکر کے ناگے کی پرواہ نہیں ہے کیونکہ اس کا کوئی پرسانے حال نہیں ہے. یہ سمجھتے ہیں, یہ میں نے خود سنا اندر سے انہیں کی بات تو کہا کہ سمجھتے ہیں کہ اگر نہیں پڑھاؤں گا تنخواہ کٹے گی, بیوی نہ چھوڑ جائے گی, اور نہیں تک ناگا خود ایک مستقبل موسمی میں ڈالے ہیں. رہا ذکر تو کون ڈالنے والا اس کے لیے, تو وہیں مارکوں گا کیا ہوا. ٹھیک ہے نا, یاد رکھیے مجھ سے بہت بہت بڑے آدمی متری کہا تھا ہمارے استاد تھے ان کے متری کہا ذکر کے متری کون پوچھنے والا ہے, کرو نہ کرو. ابو بکر قطعی کہتے ہیں کہ اگر اس کا ذکر مجھ پر ہم حال فرد نہ ہوتا تو مجھے ہزار تو میں مقبول کے پانی سے اپنا منہ دھونے پر بھی اللہ پاک کا نام لینے میں تعمل ہوتا ہزار مرتبہ. لیکن اللہ نے کہا مذکر اللہ کا سیرت ہر وقت کہاں تک دھوئے گا آدمی پر. جب اللہ نے کہا ذکر کثیر کرو تو معلوم ہے کہ اتنے قیود نہیں ہے, اگر اتنے قیود ہو جائیں گے تو پھر ذکر میں کثرت نہیں ہو سکتی. ہم آپ ہوتا کہ مجھے ہزار توبہ مقبول کے پانی سے اپنا منہ دھونے پر بھی اللہ پاک کا نام لینے میں تعمل ہوتا ہے. لیکن جو اللہ نے فرما دیا ہے کہ ذکر کثیر کرو, اس میں کرو ذکر, بغیر وضو بھی کرو चलते फिरते भी चलो, लेते फिरे है कि जुनूब बन सब आया है, हजार बार मशहूर समाज ने मुझको बुला हनून ला ने तो मुझसे कमाल बेहद भी थी। अगर हजारों मरतबा हम मुझको गुलाब से अपने मुंह को धोए तब भी अल्लाह का नाम लेना बेहद भी है। लेकिन अल्लाह ने इजाजत दिया वस्तुल्लाह का सिर, इस वजह से इससे रुखसत मालूम हुई। अब चाहे जितना चाहो जी चढ़ जाओ बोलते वजू करो चाहे वजू करो, वजू करना अच्छा है लेकिन बेवजू की भी इजाजत है। जुनूब में दाएं बाएं फारसी में आते हैं तो अगर मैं हजार बार अपनी जबान को मुझको गुलाब से धो लूं तब भी तेरा नाम लेना कमाल बेहद भी है। हजरत सुहैब बिन अब्दुल्लाह कहते हैं कि कोई दिन ऐसा नहीं होता जब अल्लाह पाक अपने बंदे को न पुकारते हों और इतिहाई राहों से ये नफर पाते हों मोहब्बत से कि अरे मेरे बंदे तूने मेरा जिक्र नहीं किया, मेरा हक अदा नहीं किया, मेरा जिक्र किया, मैं तुझे याद करता हूं और तू मुझे भुलाता है, मैं तुझे याद तू मुझे बुलाता, मैं तुझको बुलाता हूं और तू मुझसे भागता है, मैं तेरे मसाइब दूर करता हूं और तू मेरी नाफरमानी पर आमादा रहता है। आए आदम के बेटे कल को क़यामत दिन जब तू मेरे पास आएगा तो इस बेतौफीकी के लिए क्या जवाब देगा। अल्लाह शक्कर शानू हजरत दाऊद अला नबीना पर वही गाली फरमाई कि फख्र हूं वो बेजिक्री फख्र हूं अरे दाऊद मेरे ख्याल से शाद और खुश हो फख्र हूं खुशी मनाओ मेरे याद से और मेरे जिक्र की नेमतों को हासिल करो। पीर तरीका शेख अबू शिबली फरमाते हैं कि मुझे मुतमविन लोगों के मान पर कभी हसरत नहीं होती, ये ध्यान होना चाहिए। जाकिरीन का और आलिमीन का कुरान खुद कहता है उसका अपना दहशत गुजर रहा था सब लोगों ने कहा अच्छा ये तो बहुत ही मतलबी बहुत ही नेमत वाला है लेकिन ओलमा मुझे याद है उसकी तरह तवज्जो भी नहीं किया। सुलेमान साहब लश्कर जा रहा था ड्यूटी की सजा ने कहा चुके थे अंदर चली जाओ उनका लश्कर आ रहा है। सुलेमान साहब तो सुनते ही थे जानते थे जबान कहा ए ज्योटी तुम नहीं जानती हम तुमको रोक देंगे हमारे मंत्री तुमने कैसे को मान दिया कहा मैंने वो लाए आलमू मेरी रोन दे और वो जाने भी नहीं मैं कई लगाई है आपने नहीं उधर देखा ड्यूटी ने कहा उधर सुलेमान का फिर कहा ड्यूटी ने ए सुलेमान तुमको मालूम है कि तुम्हारा नाम सुलेमान क्यों रखा गया कहा नहीं कहा तुम बीमारियों से पातली बीमारियों से पाक हो इसमें सुलेमान नाम रखा गया और अपने बाप के नाम को मालूम क्या है बाप कहा वो हर मर्ज की दवा है दाऊद इंसान इस वजह से उनका नाम दाऊद रखा गया। चींटियों से कहा कि चले जाओ अंदर वरने सुलेमान साहब की इसका लश्कर तुमको रोक देगा उस पर फुल लिखा है हाशिए पर रोक देगा मतलब सिर्फ ये नहीं कि पैसे लौट देंगे तुम जब देखोगे सुलेमान साहब के लाओ लश्कर को तो तुम्हें रश होगा कि काश की मैं भी ऐसी होती और उस वक्त तुम अंदाज से काफिल हो जाओगी तो मैंने रोने की मतलब समझा कि जल्दी चली जाओ ताकि उनका दर्शन न देखो ताकि ये हसर तुम्हारे ऊपर आ दे क्योंकि वो कुछ जिक्र सिखाया सुलेमान साहब लश्कर दे करके तुमको रस होगा कि देखिए इनको इसी से नेमत है हम चिट्ठी आपको अल्लाह ने को दिया ही नहीं। सुलेमान साहब कहा नहीं तुम अंदर चले जाओ अपने जिक्र में लग जाओ यदि देर तक नफरत भी मुनासिब नहीं दूसरी बात पांचवी चीज ये हो तो हो सकता है कि अपनी कमी को तुम महसूस करो कि अल्लाह ने उन लोगों को नेमतों से नवाजा हम लोगों को बिल्कुल शरीर कमजोर नहीं पैदा किया है इस वजह से बचा है। بادشاہ پورے طریقہ حضرت شیخ ابو بکر جامع شبلی فرماتے ہیں کہ مجھے متمول لوگوں کے ماتحت کبھی حسرت نہیں ہوتی اور بادشاہوں کی سواریوں کو دیکھ کر کبھی مجھ پر ہیبت تاری نہیں ہوتی اور روسا کی نعمتوں کی میں کبھی آدو نہیں کرتا. یہ ہوتا چاہیے ذہن صوفی لوگوں کا ذہن تو یہ ہونا چاہیے چاہے کتنا ہی بڑا ہو بلکہ اس درویش دل جیش کو دے کر درویش بلکہ اس درویش کو جس کا دل زخمی ہے اس کو دیکھ کر کے جی چاہتا کہ میں بھی ایسی ہو جاؤں جس پر زمانہ بھر کی پریشانیاں ہجوم کراتی ہیں. پریشانیاں ہیں پریشانی میں تکبر تو نہیں ہوتا نجاز اور وہ اپنے قرب احزان میں سب پڑا رہتا ہے بس اپنے سفر میں پڑا ہوا ہے کسی کی فکر نہیں اور ابھی اس کے لبے آتا بھی نہیں کہ بارگاہ الہی کا جواب ہو جاتا ہے اور ان کے جانے حدیث کو مسرور شالمہ کر دیتا ہے. بار اے عزیزو اپنے دلوں کو متوجہ کرو اور سنو کہ دوست کیا کہتا ہے خود گرو نہیں آسکر کو موقع سے جائے سب چھوڑو خدا کے اس فرمان کو دیکھو کیا کہہ رہا ہے پس گرونی اصل کو مجھ کو یاد کرو میں تم کو یاد کروں یہ کم تمہارا محبوب یہ کہہ رہا ہے. ظاہری چیزوں میں بھی یہ بہت سی چیزیں رہتی ہیں اور اللہ رب العزت خود کہہ رہا پس گرونی اصل کو مجھ کو یاد کرو میں تم کو یاد کروں گا. اللہ کو یاد کرنا معمولی یاد نہیں حدیثوں میں آتا ہے میں نے سنا ہے کل میں کہ اگر تنہائی میں بندہ مجھ کو یاد کرتا ہے تو میں تنہائی میں چپکے چپ یاد کرتا ہوں اور اگر مجمع میں یاد کرتا ہے تو میں اس کو مجمع میں یاد کرتا ہوں اور اس کے مجمع سے میرا مجمع بڑا ہوا بہتر ہوتا ہے. انبیاء ہوتے ہیں فرشتے ہوتے ہیں اگر غافلوں کو اگر غافلوں کو یہ معلوم ہو جاتا ہے کہ اللہ کے عاشقوں اور اس کے راہ کے طالبوں کو کیا لذت اور راہ ذکر میں محسوس ہوتی ہے تو وہ غیرت سے عاشقان الہی کو مار جاتے یا خود حضرت سے مر جاتے. جو ان کو لذت ہے ان کو اندازہ ہو جاتا یا تو دشمنی ماری جاتے یہ رہے نہ کوئی حضرت یا یہ کہ خود حضرت سے خود مر جاتے دیکھ کر کے بہت بڑی بات ہے. دشمنی بھی تو ہوتی ہے کہ مرے صاحب کو کھانا پینا ہم لوگ کا یہ اللہ سب یہ پا رہا ہے تو بھی کو ختم کر یہ بھی ہوتا ہے نہیں بزرگوں کا خط انبیاء کا خط اسی میں اب تو ہوتا ہے اس بات جب تک میرے تن میں جان لگی ہے میں تجھے یاد کرتا رہوں گا تیری باتیں کروں گا جب تک میرے منہ میں زبان باقی ہے میں تیری یاد سے غافل نہ ہوں گا. جب تک مجھ میں خون کا کوئی قطرہ اور جسم کا کوئی ذرہ باقی رہے گا اس وقت تو میں ذکر اللہ سے غافل نہیں ہوں گا. حضرت موسیٰ علیہ السلام طور پر تشریف لے گئے ان کی زبان اللہ پاک کے حمد و ثنا میں گوار پھسا تھی یعنی ذکر کر رہے تھے. ان پر ایک وزد و قید کا عالم طاری تھا. انہوں نے اللہ جل شانہ امن والی کو 400 ناموں سے یاد کیا اللہ کو 400 ناموں سے یاد کیا. اس وقت ان کے دل میں آیا کہ کسی بندے کو یہ دولت حاصل نہیں ہوئی ہوگی کہ 400 ناموں سے یاد کرے. سب باری تارا کی طرف سے حکم ہوا کہ اے موسیٰ آ گیا ہو تم کو یہ دعویٰ ہوا کہ 400 کوئی نہیں کیے ہوگا آؤ آگے. جب وہ آگے پڑھے تو انہوں نے دیکھا کہ ایک پرند ایک درخت کے شاخ سے لٹکا ہوا ہے اور اللہ پاک کو 4000 ناموں سے یاد کروا پرندہ وہ تو 400 سے سبھی کو بہت زیادہ نے کیا ہے. حضرت موسیٰ متعجب ہوئے ندا آئی کہ اے موسیٰ اپنے عصا کو پہاڑ پر مارو. جب انہوں نے اپنے عصا کو کوہ پر مارا تو پہاڑ شک ہو گیا اور اس میں ایک دریا بہتا ہوا نظر آیا. حضرت موسیٰ نے ایک پتھر اس دریا کے کنارے پر पर एक परिंदा उस पत्थर पर बैठा हुआ देखा जो अपनी जबान से कह रहा था अल्लाह अल्लाह अल्लाह। फिर निद आई कि अरे मूसा इस मुर्गे नातवा को पुकारो, इस जईब चिड़िया है इसको पुकारो। हजरत मूसा ने पुकारा मगर परिंदे ने कोई जवाब ना दिया। हजरत मूसा ने कहा मारे हाँ ये तो जवाब ही नहीं देता, इशाद खुदाबंदी हुआ अरे मूसा ये हमारे जिक्र में मजबूर है तुम्हारी बात का जवाब नहीं देगा। मगर अरे मूसा मैं एक घड़ी के लिए उसको इजाजत देता हूं वो तुमसे हम कलाम हो और तुम्हारी बात का जवाब दे। तब मूसा ने कहा अरे मुर्ग, उसे जवाब दिया लब्बैक अरे मूसा, अरे खुदा के दोस्त, अरे अल्लाह पाक के कलाम करने वाले और अरे दीदारी लाई के मुश्ताक, आपने मुझको किसे पुकारा? उसे भी पूरे आदाब के साथ अलकाब के साथ। हजरत मूसा ने पूछा कि अरे मुर्गे जाहिद तेरी क्या आदू है? मुर्गे ने कहा कि अरे नबीउल्लाह आप जहमत करके मुझे थोड़ा सा पानी पिला दें ताकि मेरी जिगर की तिसेगी की कदर तस्कीम हो चलाए। हजरत मूसा ने कहा कि अरे मुर्ग लबे तरिया तो कितने साथ थे इस जगह बैठा हुआ है? कहा अरे खुदा के करीब 1000 बरस बीत गए तो मैं यहाँ मसरूफ है इबादत हूँ और दरिया और दरिया और याद इलाही करता हूँ। हजरत मूसा ने कहा कि अरे मुर्गे गरीब क्या तूने इस मुद्दत में पानी पिया है? उसने जवाब दिया नहीं। हजरत मूसा ने पूछा ऐसा क्यों हुआ? इस इबादत गुजार परिंदे ने कहा मैं इस बात से डरता था कि मैं पानी पीने में जितनी देर मजबूर रहूंगा उतने वक्त के लिए इलाही से मालूम हो जाऊंगा। अरे अब इसके बाद लिख रहा है ये अरे मुसलमानों सुनो गोशे हो से सुनो ताकि दूसरे नसीहत हासिल करो। मुबारक है वो लोग जो जान और दिल से उसे याद करते हैं और अपनी रूह को उनकी याद से खुश करते हैं। रूह और रुआ को जिक्र करने वालों की फजीलत में एक और बात सुन लो ताकि जाकी के मकाम में बुलंद से वाकिफ हो जाओ। खुतबुल वेदा में बयान किया गया है कि सदका की फजीलत यह है कि अगर 40,000 हाथों में से होकर सदका की रकम किसी दुर्वेश को पहुंची है तो अल्लाह जल्ले शानू उन 40,000 इंसानों को उसका सवाब देता है। वहां से वास्ता जो सबको सवाब होते ही मिलेगा। अब उसके बाद ये जानना चाहिए तमाम दुनिया सोना चांदी हो जाए, तमाम रेत के जर्रे जर्रे मोतियों में बदल जाए, तमाम संगरेजे लाले प्रत्यक्षारी और याकूत रुमानी में तब्दील हो जाए और ये तमाम दौरे किसी एक इंसान को मिलकर बन जाए और उसे सरका कर दे तब भी उससे इतना सवाब न मिलेगा जितना कि एक बार अल्लाह पाक को याद करने में। एक बात मानो वही बात समझ आई मैं बोल रहा हूं। एक मतलब अल्लाह को दुनिया माफिया से बेहतर सकते आगे यही है। तमाम दुनिया एक तरफ, खदाएं एक तरफ, मोती सोना चांदी एक तरफ, एक मतलब अल्लाह बाकी है। वो सब फानी है, अल्लाह बाकी है, अल्लाह का नाम बाकी है। बाकी और फानी में क्या मुनासिबत है? यह हजरत की बात है। बाकी और फानी में क्या मुनासिबत है? अल्लाह का नाम बाकी है। आत्मों की हयात उसके नाम की बदौलत है, उनकी खुशी उसके याद से वाबस्ता है। कौन भागा हुआ गुलाम वापस आएगा? कौन आजिद दरमादा मंदिर मुराद को पहुंचेगा? कौन मुफरी सरमाए शादत हाजिर करेगा और कौन बार हफ्ते जमाल के दीदार पर पड़ेगा? अय खुदाए दो जहां अय मारी के कौन पका अपने दोस्तों के नाज और न्याज के सड़के में हमारी जान लाल को अपनी मार्फत और मोहब्बत के आप दरावत से पर बजा फरमाने पर और सब पड़ जमाल के सुख दिनों अपनी बारगाह जलाल के जाने सारों के रूहानी सोज साज के दोपहर में हर एक को درجہ قبول میں ایک بار عطا فرما اور بشریت کے پردوں کو ہر ایک کے دیدے دل سے ہٹا دے اور ہر مشتاق کو دید کو اپنے بارگاہ جلال و جمال کا حاضر و نامی بنا دے. دعا کر رہے ہیں ہمارا پہ یا اللہ یا الہ العالمین یا خیر الناصرین بحق محمد و آلہ و صحابہ اجمعین یا الہ العالمین اپنے پاک نبی حضرت محمد صلی اللہ علیہ وسلم اور ان کے آل و اولاد کے صدقے میں ہماری دعا کو قبول فرما لے. دعا کر رہے ہیں یا الہ العالمین اپنے پاک نبی حضرت محمد صلی اللہ علیہ وسلم اور ان کے آل و اولاد کے صدقے میں ہماری دعا کو قبول فرما ہماری نصرت کے دروازے کھول دے. اب ہم دوبارہ اس عرض مقدر کی طرف لوٹتے ہیں یا ذرا آمنو اسکول اللہ کا شریف کر دیا پھر پیار شروع کر دیا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو ذاکر شاگر بنائے اپنے ذکر کی. اللہ میں نے اصل اگر سال ذاکر ہے نا اللہ ہم ایسی زبان چاہتے ہیں جو ذاکر ہو اور ایسا دل چاہتے ہیں جو شاکر ہو. بس گرو اللہ کثیر اللہ الگ ہوں اللہ تعالیٰ ہم سب لوگوں کو اپنے ذکر سے آشرا بنائے اور ذکر کے کرنے والوں میں سے بنائے. اللہ کو ہمارے ذکر کی کوئی احتیاج نہیں ہم کو احتیاج ہے. اللہ تعالیٰ سب دیکھ رہا ہے سن رہا ہے. دعا کرنا چاہیے کہ اللہ تعالیٰ اپنے فضل و کرم سے یہ جو طالبین عاشقین ذاکرین بیٹھے ہوئے ہیں ان پر خاص رحمت فرمائے اور اپنے رحمت سے ہم سب لوگوں کو صحیح معنی میں ذاکر شاگرد اور اللہ کی محبت میں من ملنے والے بنائے. اللہ ان سب کی توفیق دے و آخر دعوانا ان الحمد للہ رب العالمین. اللہم صلی علی سیدنا نبی امی وعلى آلہ و اصحابہ اجمعین. اللہم صلی علی سیدنا نبی امی وعلى آلہ و اصحابہ اجمعین. یا اللہ جو باتیں بیان کی گئی ہیں اللہ تعالیٰ اپنے فضل و کرم سے ان دولتوں سے ان نعمتوں سے ہم سب لوگوں کے قلوب کو مشرف فرمائے اپنے ذکر و فکر کی توفیق برآمد فرمائے لسان ذاکر قلب شاکر عطا فرما اور ہمارا شمار ذاکرین میں فرما دے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین بحرمت سیدنا نبی کریم صلی اللہ تعالی علیہ وسلم.